हर एक सीजन रेडियो विजन 91.6 मेगाहर्ट्ज। कार्यक्रम मुक्तक मालाको समय शुरू भइसकेको छ। रेडियो भिजन 91.6 मेगाहर्जको ध्वनि तरङ्गमा हरेक आइतबार 10 बजेको समाचार पश्चात 11 बजेसम्म म आउनेछु तपाईँहरूको रेडियो सेटमा मुक्तकको माला उन्नको लागि। म मदन भण्डारी छु। मलाई प्रविधि संयोजनमा कविता श्रेष्ठजीले साथ दिइरहनु भएको छ। तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई कार्यक्रममा हार्दिक स्वागत, हार्दिक नमस्कार। श्रोता, तपाईँले हामीलाई 91.6 मेगाहर्जमा पूर्वमा सिमानासँगै जोडिएका भारतका विभिन्न भूभागमा त्यस्तै www.radiovision.com.np लगअन गरेर संसारका जुनसुकै कुनामा रहेर पनि एकैसाथ सुन्न सक्नुहुन्छ। आज म निकै खुसी छ, निकै रमाएको छ। कार्यक्रम मुक्तकमाला सञ्चालन भएको 200 हप्ता पुगिसकेको छ। आज हामी 200 बसाइमा छौँ। कार्यक्रमलाई यो स्थानसम्म ल्याउनको लागि तपाईँहरूले दिनुभएको माया, तपाईँहरूले दिनुभएको साथले कार्यक्रम मुक्तकमाला धेरै धेरै खुसी छ, पुलकित छ। तपाईँबाट आगामी दिनहरूमा पनि यस्तै माया, यस्तै साथ, यस्तै सल्लाह सुझावको हामी अपेक्षा राख्दछौँ। अनि आज त विशेष कार्यक्रम हुनुपर्ने हो नि त, त्यसो भए यो विशेष दिन भन्ने पनि लाग्न सक्छ श्रोताहरूमा। हामी कार्यक्रम मुक्तकमालाको वार्षिक उत्सवमा चाहिँ विशेष कार्यक्रम मनाउनेछौँ, विशेष कार्यक्रम गर्नेछौँ। त्यो दिन छिट्टै आउँदैछ, हामी तपाईँहरू समक्ष विशेष कार्यक्रम पनि लिएर आउनेछौँ। हामी सँगै रहनुहोला। मायामा अमिलो खोलिकै जाने बेलामा, मायामा अमिलो घोली गई जाने बेलामा, सायद हतारमा थिहोली गई जाने बेलामा, त्यो उसको मौनता नै जहर बन्थ्यो मलाई, थाहा थियो उसलाई र नभोलिकै जाने बेलामा, थाहा थियो उसलाई र नभोलिकै जाने बेलामा। मैले श्रोता कार्यक्रममा मुक्तक बोल्ने सिलसिला सुरु गरिसकेँ। यो मुक्तक विकास गिरी दुखीजीको पालुङटार गोर्खा उहाँको घर हो। विकास गिरी दुखीजीले मुक्तकसँग सँगै भन्नुहुन्छ, कार्यक्रमले सुखद 200 श्रृङ्खला पूरा गरेको शुभ अवसरमा मैले पनि दुई मुक्तक प्रेषित गरेँ। यसै कार्यक्रमसँग सम्बन्धित फेसबुक पेज मुक्तकमालाबाट नै मैले मुक्तक लेखन सुरु गरेको हुँ। कार्यक्रमको उत्तरोत्तर प्रगतिको कामना मदन सर भनेर उहाँले लेखेर पठाउनु भएको छ। ओहो विकासी, धेरै धेरै धन्यवाद तपाईँलाई। तपाईँहरू हुनुहुन्छ अनि यति धेरै माया गर्नुहुन्छ हामीलाई। तपाईँहरूको मायाले हामी बाँचेका छौँ, मुक्तकमाला बाँचेको छ। विकासजी अर्को मुक्तक यसरी लेख्नुहुन्छ, मन बुझाइ चुपचाप बस्ने तागत भएन, मन बुझाइ चुपचाप बस्ने तागत भएन, आँखाबाट आँसुको हिफाजत भएन, शत्रुले देख्लान् र खुच्चिङ भन्लान् डरले, डाको छोडेर रुनलाई हिम्मत भएन, डाको छोडेर रुनलाई हिम्मत भएन। विकास गिरी दुखीजी पालुङटार गोर्खाका मुक्तकार, उहाँकै यिनै दुई मुक्तकारहरूसँगै शुभकामनासँगै आजको कार्यक्रम मुक्तकमालामा मुक्तकको सिलसिला श्रोता सुरु गर्न चाहन्छु। आजको यो बसाइमा पनि तपाईँहरूले नि पठाउनुभएका धेरैभन्दा धेरै मुक्तकारहरू मसँग छ, सवाल जवाफ मुक्तक पनि छ मसँग। हामी सँगै रहनुहोस् कार्यक्रममा। म मुक्तक आलो पालो जोड्दै जानेछु। बास छैन घाँस छैन हामी जनतालाई, बास छैन घाँस छैन हामी जनतालाई, कुनै हर्ष उल्लास छैन हामी जनतालाई, जनयुद्ध लडेका नै दलाल भएपछि अब कसैको विश्वास छैन हामी जनतालाई, कसैको विश्वास छैन हामी जनतालाई। मैले अर्को मुक्तक राखे। यो मुक्तक देवेन्द्र दर्पण दंगालीजीको घोराई दाङमाको घर हो हाल मरुभूमिको बगरबाट भनेर उहाँले मुक्तक लेखेर पठाउनु भएको छ। अनि मुक्तक सँगसँगै भन्नु भएको छ, पक्कै हो यो मुक्तक समावेश हुँदैन तर मलाई माया पिरतिर काल्पनिक भन्दा हकीकत कोर्न मन लाग्छ भनेर लेख्नु भएको छ। देवेन्द्र दर्पण दंगालीजी कार्यक्रम मुक्तक मालामा माया प्रेमसँग सम्बन्धित रहेका मुक्तक मात्रै वाचन हुन्छन् भन्ने चाहिँ होइन। मुक्तकारहरूको कलम जुन विषयमा रमाउँछ नि हामी पनि त्यसैमा रमाउँछौँ। खुसी लाग्यो यसरी नै माया बाँडिरहनु होला हामीलाई निरन्तर रूपमा। कार्यक्रमको सुरुवाती चरणदेखि नै देवेन्द्र दर्पण दंगालीजीले हामीहरू समक्ष यसरी नै माया बाँडिरहनु भएको छ। अर्को मुक्तक म लिन्छु श्रोता, मसँग मुक्तक छ अस्मित थापाजीको। यो जिन्दगी भत्किएको पर्खाल भएको छ, ओहो यो जिन्दगी भत्किएको पर्खाल भएको छ, दुजा दुजा च्यातिएको त्रिपाल भएको छ, प्रवास आए केही बटुलेर तालटुल पार्न भनी मरुभूमिमा बेडा हेर्दा छ नि बेहाल भएको छ, मरुभूमिमा बेडा हेर्दा छ नि बेहाल भएको छ। परदेशको फिना मुक्तकमा अस्मित थापाजीले यसरी राख्नुभयो, ह्याङ सुका ठोकर एक दोलाखा उहाँको घर हो हाल मस्कट ओमानमा हुनुहुन्छ। अस्मित थापाजी पहिलोपटक हुनुपर्छ है हाम्रो कार्यक्रममा आउनुभएको। अर्को मुक्तक म कार्यक्रममा जोडिहाल्छु श्रोता, मसँग मुक्तक छ वीर पृथक थापाजीको। यो मनमुटुमा मिठो हलचल भएको छ, यो मनमुटुमा मिठो हलचल भएको छ, रसोचाइ निकै फेरबदल भएको छ, सायद यही मायाकै करामत हुन सक्छ, अब त केही गर्छु भन्ने प्रबल भएको छ, अब त केही गर्छु भन्ने प्रबल भएको छ। मायामा त्यो तागत छ, मायामा त्यो शक्ति छ। वीर पृथक थापाजीको यो मुक्तक चितवन कुरिन्टार उहाँको घर हो हाल उहाँ मलेसियामा हुनुहुन्छ। अर्को मुक्तक म लिँदैछु, मसँग मुक्तक छ पवन कुमार भण्डारीजीको। आकाश र धरतीको बीचमा छु घर के चाहियो, ओहो आकाश र धरतीको बीचमा छु घर के चाहियो, नेपाली आमाको सन्तान हुँ थर के चाहियो, गाउँमै बसी गुन्द्रुक ढिँडो खाई गुजारा हुन्छ भने मलाई त्यो बिरानो पापी सहर के चाहियो, मलाई त्यो बिरानो पापी सहर के चाहियो। हेलो नमस्ते एन्ड दर्शन दादा के छ खबर भनेर उहाँले चार हरब यसरी कोरेर पठाउनु भएको छ। मेरो एकदम खबर खबर राम्रो छ पवन कुमार भण्डारीजी, पहिलो पटक हुनुपर्छ मुक्तक मालामा आउनुभएको। मुक्तक लेख्नको निमित्त तपाईँको कलम अझ फुर्तिलो बनोस् धारिलो बनोस् हाम्रो शुभकामना। कार्यक्रम मुक्तक मालाको कमल बजार नगरपालिका सेरा अछाम उहाँको घर हो हाल उहाँ भारतमा हुनुहुन्छ। हौ भने श्रोता हामी पहिलो गीत सुनौँ होला, मसँग राजकुमार सरगमजीको मुक्तक रहेको छ। खोटाङ हौचर उहाँको घर हो हाल उहाँ कतारमा हुनुहुन्छ। राजकुमार सरगमजीका मुक्तकहरूसँगै पहिलो साङ्गीतिक उसेली तपाईँलाई। यादमा गाउँछ अनि साथमा सर्छ, यादमा गाउँछ अनि साथमा सर्छ, नभएको होइन म माथि धेरैको नजर छ, यति हुँदैमा कसरी खुसी हुन सक्छु र म, जो साथमा हुनुपर्ने थियो उही बेखबर छ, जो साथमा हुनुपर्ने थियो उही बेखबर छ। के छ खबर हजुरको अचल, सम्बन्ध किन दूर दूर का अचल, सम्बन्ध किन Oh, मिल्छ न ताल मिल्छ आ न राग मिल्छ न ताल मिल्छ जीवनको धुन बेतुरको अच्छे जीवनको धुन बेतुर काचे कि खबर हजूर को खोटाङका मुक्तकार हाल कतारमा रहनुभएका मुक्तकार राजकुमार सरगमजीका मुक्तकारहरूसँगै यो मिठो गीत श्रोता तपाईँले कार्यक्रम मुक्तकमालामा सुन्नुभयो। मुक्तकमालामा आजको यो बसाइमा म तपाईँहरूकै मुक्तकारहरू लिइरहेको छु, आलो पालो जोडिरहेको छु। दिल खोलेर भन्दैछु सानी पटक्कै मन पर्दैन, दिल खोलेर भन्दैछु सानी पटक्कै मन पर्दैन, मलाई यो शङ्का गर्ने बानी पटक्कै मन पर्दैन। कतिलाई प्रेम गर्नेहरू असल इमान्दार लाग्लान्, मलाई भने यस्तो बैमानी पटक्कै मन पर्दैन, मलाई भने यस्तो बैमानी पटक्कै मन पर्दैन। यसरी मनै नपराउने मुक्तकमा मुक्तकार हुनुहुन्छ कमल सरोवरजी। हामीलाई भने तपाईँ धेरै मनपर्छ, धादिङ भूमिस्थान नौ गैरी गाउँ उहाँको घर हो। हाल उहाँ मलेसियामा हुनुहुन्छ। कमल सरोवरजी पनि आउँदै गर्नुहुन्छ कार्यक्रम मुक्तकमालाको नियमित बसाइमा। यसरी नै अर्को मुक्तक म लिँदैछु श्रोता, मसँग मुक्तक छ रामशरण चिमौरियाजीको। दुई ठाउँ जोड्ने पुलबाट सिकोस्, दुई ठाउँ जोड्ने पुलबाट सिकोस्, मानिसले आफ्नै भूलबाट सिकोस्, मुस्कुराउन किन लोभ गर्छन् मान्छे, मुस्कुराउन त कसैले फुलबाट सिकोस्, मुस्कुराउन त कसैले फुलबाट सिकोस्। अह यो मुक्तक रामशरण चिमौरियाजीको काभ्रे पलाञ्चोक उहाँको घर हो, हाल उहाँ काठमाडौँमा हुनुहुन्छ। अर्को मुक्तक म लिन्छु कार्यक्रममा, मसँग मुक्तक छ मदन आचार्य अभागेजीको। उहाँ मुक्तकमा भन्नुहुन्छ मेरो माया अटाउने झोली लिएर आउनु, मेरो माया अटाउने झोली लिएर आउनु, रातो सारी फुलबुट्टे चोली लिएर आउनु, जुनी जुनी भरिलाई हजुरको हुने मन छ, मलाई लिन अब छिट्टै डोली लिएर आउनु, मलाई लिन अब छिट्टै डोली लिएर आउनु। यस्तो अनुरोध कसै कसैबाट आइसकेको रहेछ मदन आचार्य भागीजीको घर झापा हो, उनी भन्छन् भनेर उहाँले मुक्तको सिरानमा लेख्नुभएको छ। अब उनले यसो भनिरहँदा तपाईँको कुरा हो। अर्को मुक्तक म लिन्छु श्रोता कार्यक्रममा, मसँग मुक्तक छ जय सङ्घर्ष सङ्गमजीको। देश रोयो छाती दुख्यो नेता अझै सुध्रिएन, देश रोयो छाती दुख्यो नेता अझै सुध्रिएन, दुश्मनले सीमा मिच्यो नेता अझै सुध्रिएन, देश बचाऊ अभियानमा एउटा देशप्रेमीले छातीमा गोली थाप्यो नेता अझै सुध्रिएन, छातीमा गोली थाप्यो नेता अझै सुध्रिएन। जय सङ्घर्ष सङ्गमजी दिपाल डोटी उहाँको घर हो, हाल उहाँ कतारमा हुनुहुन्छ। परदेशको बसाई देश दुखिएको घटनालाई उहाँले मुक्तकमा यसरी उतार्नुभयो। केही समय अघि कञ्चनपुरमा भएको घटनाबाट धेरै मुक्तकारहरूले यस किसिमको मुक्तक लेखेर हामीलाई पठाउनु भएको छ। यी मुक्तकहरू देशप्रति युवाले गरेको प्रेम हो, माया हो। मसँग अर्को मुक्तक छ अनिश नेउपानी मनको आँखाजीको। यो चन्द्र सूर्यको निशानमाथि गोली चलेको, यो चन्द्र सूर्यको निशानमाथि गोली चलेको, सिमानामा नेपाली जवानमाथि गोली चलेको, अह हामी पटक्कै सहन तयार छैनौँ आमा, आज फेरि हाम्रो स्वाभिमानमाथि गोली चलेको, आज फेरि हाम्रो स्वाभिमानमाथि गोली चलेको। अनि स्नेउपानी मनको आँखा धनुष धाम उहाँको घर हो, हाल उहाँ हेटौँडामा हुनुहुन्छ। मनको आँखा उहाँको मुक्तक संग्रह पाठक समक्ष छ। तपाईँलाई थाहै छ केही समय अघि मैले उहाँसँगको कुराकानी भनी कार्यक्रममा जोडेको थिएँ। मुक्तक बडो गजबको लेख्नुहुन्छ, बडो स्वादिलो लेख्नुहुन्छ, दामी लेख्नुहुन्छ अनि स्नेह पानी मनको आँखा। अर्को मुक्तक म लिँदैछु श्रोता, मसँग मुक्तक छ लवली रामकुमार रोका मगर्जीको। दिनहुँ भारतले सिमाना मिच्दा किन मौन छ सरकार, दिनहुँ भारतले सिमाना मिच्दा किन मौन छ सरकार, हामी नेपाली भूमिलाई किच्दा किन मौन छ सरकार, कति मरिसके कति मारिने हुन् भारतको गोली लागि, नेपाली जनता रगतमा भिज्दा किन मौन छ सरकार, नेपाली जनता रगतमा भिज्दा किन मौन छ सरकार। लवली रामकुमार रोका मगर्जी रुकुमुवाको घर हो हाल सितिज पारीको बस्तीबाट भनेर उहाँले भन्नुभएको छ। यसरी उहाँले आफ्नो मनका कुराहरूलाई मुक्तकमा उतार्नु भएको छ। अर्को मुक्तक म लिँदैछु सागर भण्डारी बिबोरजीको। केही पाउनका लागि केही गुम्यो त के भो, केही पाउनका लागि केही गुम्यो त के भो, सुकेर जाने फुल भमराले चुम्यो त के भो, जिउँदो सालिक हुनुमा जिन्दगीको के अर्थ, ऊ घर छोडेर दुनियाँ बुझ्न घुम्यो त के भो, ऊ घर छोडेर दुनियाँ बुझ्न घुम्यो त के भो। सागर भण्डारी बिबोरजी पाल्पा दर्पु उहाँको घर हो, मुक्तक मेलामा आउनुहुन्छ नियमित रूपमा यसरी नै। अब भने हामी अर्को एउटा गीत सुन्नेछौँ श्रोता। मसँग लक्ष्मण कुँवरजीको मुक्तक रहेको छ, गुल्मी उहाँको घर हो। लक्ष्मण कुँवरजीका मुक्तकर परिसँगै एउटा गीत तपाईँहरू समक्ष, देशप्रेमले भरिएको गीत तपाईँहरू समक्ष। सुती रहेछ यो सरकार देश खतरामा छ, सुती रहेछ यो सरकार देश खतरामा छ, किन जाग्दै जाग्दैन यार देश खतरामा छ, छिमेकीले मिच्दैछ हरेक दिन हाम्रो भूमि, लगाउँ सिमानामा बार देश खतरामा छ, लगाउँ सिमानामा बार देश खतरामा छ। मेरो देश डुब्ने लाग्यो किनारे लगाइदेऊ, सपुत छौ कि कोही माझी बचाइदेऊ, मेरो देश डुब्ने लाग्यो किनारे लगाइदेऊ, सपुत छौ कि कोही माझी बचाइदेऊ, केही ढुकढुकी छ बाँकी मर्न त्यसै नदेऊ, मर्न त्यसै नदेऊ, मेरो देश डुब्नै लाग्यो किनारे लगाइदेऊ, सपुत छौ कि कोही माझी बचाइदेऊ, लक्ष्मण कुमारजीका मुक्तकर्पहरूसँगै यो गीत तपाईँले सुन्नुभयो। श्रोता रेडियो भिजन 91.6 MHz कार्यक्रम मुक्तक माला तपाईँ सुनिरहनु भएको छ। आजको यो बसाइमा पनि म तपाईँहरूकै मुक्तकर्पहरू लिइरहेको छु। तपाईँ कार्यक्रम मुक्तक माला नियमित सुन्नुहुन्छ अनि सुन्ने चाह मनपरी हुँदाहुँदै पनि छुटाउनु भयो भने मुक्तक मालाको फेसबुक पेज, फेसबुक आइडी, फेसबुकमै मदन भण्डारी सर्च गरी मेरो प्रोफाइल, रामचरण श्रेष्ठजीको ब्लग चिसापानी नेपाल .blogspot.com, चुकुप्रकाश अनलाइन साहित्यिक पत्रिकाको वेबसाइट www.चुकुप्रकाश.com भिजिट गरी प्राप्त लिङ्क क्लिक गरी कार्यक्रम आफूले चाहेको बेला भ्याएको बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। अबको समयमा श्रोता बेला भएको छ सवाल जवाब मुक्तको। सवाल जवाफ मुक्तक यति धेरै तपाईँहरूले हामीलाई पठाउनु भएको छ, यति माया गरेर पठाउनु भएको छ नि, ढिला भयो कार्यक्रममा सवाल जवाफ मुक्तक आउन, हाम्रो चाहिँ भन्दै भनेन भन्ने मनमा रहँदैन होला, त्यस्तो नराखिदिनु होला, म हालो पालो जोड्दै जानेछु। सवाल जवाफ मुक्तकमा आज मलाई साथ दिनको निमित्त सुस्मिता पोखरेलजी आइसक्नु भएको छ। यो पालीको सवाल जवाफ हामीलाई लेखेर पठाउनु भएको छ सुरेन्द्र साईजीले र मुना राणा मगर्जीले। सुरेन्द्र साईजीको घर कालिका तीन डोल्पा हो, मुना राणा मगर्जीको घर नीलकण्ठ पाँच धादिङ हो। बडो मिठोसँगले सवाल जवाफ लेखेर पठाउनु भएको छ। सुरेन्द्र साईजीका मुक्तकर्पहरूमा तपाईँले मेरो स्वर सुन्न सक्नुहुन्छ, मुना राणा मगर्जीका मुक्तकर्पहरूमा तपाईँले सुस्मिता पोखरेलजीको स्वर सुन्न सक्नुहुन्छ। सवाल जवाफ सुरु गरौँ सुरेन्द्र साईजीबाट। गरिदिन्छन् तिम्रा याद अटेरी निन्द्रै लाग्दैन, गरिदिन्छन् तिम्रा याद अटेरी निन्द्रै लाग्दैन, अनि घरिघरि कोल्टेन फेरि निन्द्रै लाग्दैन। अचेल मेरो जिन्दगीमा अर्को बानी लाग्यो, एकचोटि तिम्रो फोटो नहेरी निन्द्रै लाग्दैन, एकचोटि तिम्रो फोटो नहेरी निन्द्रै लाग्दैन। मेरै यादमा निदलाई जफत गराएर, मेरै यादमा निदलाई जफत गराएर, दिनहुँ तस्बिर हेरिरहने लत गराएर, बस्ने बानी कम गर्नु अति पनि होइन, तनावले कोमल मुटु भत भत गराएर, तनावले कोमल मुटु भत भत गराएर। बाध्यता पछि खुसी देखिन्छ र चिन्ता गर्दिन, बाध्यता पछि खुसी देखिन्छ र चिन्ता गर्दिन, माया उस्तै छ सात समुद्र पर चिन्ता गर्दिन, तन यहाँ छ मन उतै छ कहिले नदुखाउनु, सपनीमा भए पनि आउँदै गर चिन्ता गर्दिन, सपनीमा भए पनि आउँदै गर चिन्ता गर्दिन। न मेरो सम्झनामा टोलाउँदै पो छौकी लाग्छ, न मेरो सम्झनामा टोलाउँदै पो छौकी लाग्छ, झल्को आउँदाखेरि बोलाउँदै पो छौकी लाग्छ, सात समुद्र पारी तिमी हुँदा यता गाउँघरमा म के सोच्दै रातैभरि लोलाउँदै पो छौकी लाग्छ, के सोच्दै रातैभरि लोलाउँदै पो छौकी लाग्छ। समाजमा हिँड्नु सधैँ सजग बनी सानो, समाजमा हिँड्नु सधैँ सजग बनी सानो, हेला गर्लान् दुश्मनले के भनी सानो, आफू एक्लो सोच्दाखेरि मलाई सम्झिदिनु, सम्झनाको चिनो फोटो साथमै छ नि सानो, सम्झनाको चिनो फोटो साथमै छ नि सानो। खोजी हेर्छु तिमीलाई मनभित्र पाउँछु, खोजी हेर्छु तिमीलाई मनभित्र पाउँछु, अनि उसै गरी आफ्नो पनभित्र पाउँछु, सजाएको छु जिन्दगी पुरा तिमीलाई नै, अङ्ग अङ्ग शरीरको तनभित्र पाउँछु, अङ्ग अङ्ग शरीरको तनभित्र पाउँछु। बाहिर हाँसे चाहिँ गर्दिनु नक्कल आँसु लुकाएर, बाहिर हाँसे चाहिँ गर्दिनु नक्कल आँसु लुकाएर, देखिनुपर्छ शत्रु अगाडि असल आँसु लुकाएर, थोरै खुसी सँगालेकै छु चाँडै फर्किआउँछु सानो, थोरै पर्ख काट्नु पर्दैन पलपल आँसु लुकाएर, थोरै पर्ख काट्नु पर्दैन पलपल आँसु लुकाएर। वर्षा होइन पर्खनलाई जीवन्त राजी छु, वर्षा होइन पर्खनलाई जीवन्त राजी छु, तिम्रै सम्झनामा बस्नु अनन्त राजी छु, तिमी फर्केपछि खुसीले रमाउला साथै जसरी नि सम्हाल्न यो मन त राजी छु, जसरी नि सम्हाल्न यो मन त राजी छु। घरिघरि बाडुल्की मात्रै पठाउनु पर्दैन अब, घरिघरि बाडुल्की मात्रै पठाउनु पर्दैन अब, मेला पातमा एक कोहोरो टोलाउनु पर्दैन अब, सङ्गालेर हाँसो खुसी फर्किँदैछु घरमा छिट्टै, तस्बिर छातीमा टाँसेर निदाउनु पर्दैन अब, तस्बिर छातीमा टाँसेर निदाउनु पर्दैन अब। परदेशी अब घर फर्कने दिन आउँदैछ, परदेशी अब घर फर्कने दिन आउँदैछ, यही कुराले मनभित्र खुसी छाउँदैछ, तिमी आउने खबरले दिन गन्न थाले, झन झन समय धेरै छ भन्ने लाउँदैछ, झन झन समय धेरै छ भन्ने लाउँदैछ। सुन साईली साईली परदेशबाट म आउला, सुन साईली साईली चालीस कटे सिर माउला, सुन साईली साईली परदेशबाट म आउला, सुन साईली साईली चालीस कटे सिर माउला, सुन साईली जन 91.6 MHz कार्यक्रम मुक्तक मालामा हुनुहुन्छ श्रोता तपाईँहरू। सुरेन्द्र साईजी र मुना राणा मगरजी बीचको सवाल जवाब मुक्तक सँगै यो मिठो गीत तपाईँले कार्यक्रममा सुन्नुभयो। गीतले भने जस्तै चालीस कटेसी रमाउला भन्ने नहोस्, जिन्दगीको मजा जिन्दगीको खुसी सँगसँगै हरेक हरेकले बिताउन पाइयोस्, हामी नेपाली मनहरूले मेरो यही आशा छ, मेरो यही कामना छ। कार्यक्रममा म मुक्तक नै लिन्छु श्रोता। गुलाबका सपनाहरू हुर्किन्छन् मालिससँग, गुलाबका सपनाहरू हुर्किन्छन् मालिससँग, किसानका सपनाहरू हुर्किन्छन् बालीसँग। यो समीकरण फिक्का लाग्छ त्यो बेला जब बखम फुस्से भाषण हुर्किन्छन् तालीसँग जब बकम फुस्से भाषण हुर्किन्छन् तालीसँग। ओहो, यो मुक्तक मुक्तकार मनोज सिलवालजीको मैले कार्यक्रममा अर्को मुक्तक उहाँकै सुटुक्का जोडे। श्रोता, गोदावरी ललितपुर उहाँको घर हो, धेरै लामो समय पश्चात आउनुभयो मनोज सिलवालजी। बडो मिठो मुक्तक लेख्नुहुन्छ, बडो मिठो माया बोकेर आउनुहुन्छ हाम्रो कार्यक्रममा। मैले मुक्तक बोल्न श्रोता सुरु गरिसकेँ, अर्को मुक्तक छ मसँग गुलमेली फुचीजीको। न कहीँ फुटेको देखिन्छ मन, न चर्किएको देखिन्छ, न कहीँ फुटेको देखिन्छ मन, न चर्किएको देखिन्छ, अनायासै पोल्छ साथी न त नुन सर्किएको देखिन्छ। पक्कै त्यो निष्ठुरीको यादहरू छ यो मुटुभित्र, त्यसैले त यी नयनमा अश्रुधारा धर्केको देखिन्छ, त्यसैले त यी नयनमा अश्रुधारा धर्केको देखिन्छ। ओहो, यो मुक्तक गुलमेली फुच्चीको, उहाँले गुलमेली फुच्ची भनेर मात्रै आफ्नो नाम लेख्नुभएको छ, ठेगाना भने अहँ लेख्नुभएको छैन, आगामी अङ्कहरूमा आगामी बसाइमा पक्कै लेख्नुहुनेछ। अर्को मुक्तक अनिस मुक्तानजीको, श्रोता मसँग छ। टुहुरालाई बुबा आमाको अति नै खाँचो हुन्छ, टुहुरालाई बुबा आमाको अति नै खाँचो हुन्छ, अपाङ्गलाई सहाराको अति नै खाँचो हुन्छ, चाहे मान्छे धनी होस् या त गरिब होस् मित्र, उसलाई धनभन्दा मायाको अति नै खाँचो हुन्छ, उसलाई धनभन्दा मायाको अति नै खाँचो हुन्छ। हो है, अनि मुक्तानजी झापा शान्तिनगर उहाँको घर हो। अर्को मुक्तक म लिन्छु कार्यक्रममा, मसँग मुक्तक छ दीपक नेपालजीको। रुन्न त भन्छु तर आँसु पर बर झरिदिन्छ, रुन्न त भन्छु तर आँसु पर बर झरिदिन्छ, समस्या गरिबलाई मात्र किन परिदिन्छ, सायद दैवले पनि घुस खाएर होला मासै, धनीहरूलाई झन्झन् धेरै धनी गरिदिन्छ, धनीहरूलाई झन्झन् धेरै धनी गरिदिन्छ। यो मुक्तक दीपक नेपालजीको, श्रोता मार्पाक पाँच निमार चोक धादिङ उहाँको घर हो, हाल उहाँ कुवेतमा हुनुहुन्छ। दीपक नेपालजी आउनुहुन्छ यसरी नै हाम्रा नियमित अङ्कमा, बडो मिठो माया बोकेर कार्यक्रममा। म अर्को मुक्तक लिँदैछु श्रोता, मसँग अर्को मुक्तक रहेको छ टोपेन मल्ल ठकुरीजीको। जति जति दुखी हुन्छु त्यति झन् सम्झिन्छु, जति जति दुखी हुन्छु त्यति झन् सम्झन्छु, ताते ताते गरी हुर्किएको आँगन सम्झन्छु, प्रदेश आई सधैँ कुटाएर गाली खानु पर्दा मैले मेरी आमाको मायालु मन सम्झन्छु, मैले मेरी आमाको मायालु मन सम्झन्छु। हो है, आमाको माया कति छ भनेर कहाँ भन्न सकिन्छ, लेखेर कहाँ लेख्न सकिन्छ। टोपेन मल्ल ठकुरीजीको यो मुक्तक, बागलुङ उहाँको घर हो, हाल मरुभूमि भनेर लेख्नुभएको छ। अर्को मुक्तक मोहन बाग प्रवासी मनोजीको, मसँग रहेको छ। श्रोता, दिनुसम्म चोट दिएर हाँस्नु नभन, दिनुसम्म चोट दिएर हाँस्नु नभन, भा नभाको खोड दिएर हाँस्नु नभन, माया गरेको बदला मजदुरी सोचेर दुई चार नोट दिएर हाँस्नु नभन, दिनुसम्म चोट दिएर हाँस्नु नभन। मोहन बाग प्रवासी मनु भजङका मुक्तक मन, हाल उहाँ भारत बेङ्गलोरमा हुनुहुन्छ, आउनुहुन्छ यसरी नै हाम्रो कार्यक्रममा। अब पनि श्रोता हामी अर्को एउटा गीत सुन्नेछौँ, मसँग प्रह्लाद यात्रीजीको मुक्तक रहेको छ, विराटनगर उहाँको घर हो। प्रह्लाद यात्रीजीका मुक्तकहरूसँगै अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई। श्रोता, यो समयले त्यो विगतलाई बिर्सिन भनिदियो, यो समयले त्यो विगतलाई बिर्सिन भनिदियो, अनि यादको दलदलबाट निस्किन भनिदियो, हिजो मेरै काखलाई सिरानी बनाउनेहरूको अरे क्या निष्ठुर मनास चिन्दिन भनिदियो, अरे क्या निष्ठुर मनास चिन्दिन भनिदियो। मन भित्र बसेर यो मन चलायो, बेमान गर्यो तिमीले प्यार मा, बेमान गर्यो तिमीले प्यार मा, मुटुमा बास मागी मन भित्र बसेर यो मन चलायो बेमान गर्यो तिमीले प्यारमा बेमान गर्यो तिमीले प्यारमा समझी सिर मारा के काड़ा सर फाली दियो माया को सागर मा की न बिस हाली दियो ओ फूल समझी सिर मारा के काड़ा सर फाली दियो माया को सागर मा की न बिस हाली दियो महलामा बसेर झुप्रो चलायो मुटुमा बासमा की धुरा चलायो बेमान गर्यो तिमीले प्यारमा बेमान गर्यो तिमीले प्यारमा थियो भने किन माया लाई दियो निकम्मा बनाई किन ओठ कसम खाई दियो ओ बिर्सनु नै थियो भने किन माया लाई दियो निकम्मा बनाई किन ओठ कसम खाई दियो सहरा मा बसेरा गाँव चलायो मुटुमा पासमा की छुरा चलायो बेमान गर्यो तिमीले प्यारमा बेमान गर्यो तिमीले प्यारमा मुटुमा पासमा की चलायो मन भित्र बसेर यो मन चलायो बेमान गर्यो प्रहलाद यात्री विराटनगरका मुक्तकार उहाँकै मुक्त खराबहरूसँगै यो मिठो गीत श्रोता कार्यक्रम मुक्तकमालामा तपाईँले सुन्नुभयो आजको यो विषयमा तपाईँहरूकै मुक्त खराबहरू यसरी नै राख्दा राख्दै कार्यक्रमको निर्धारित समय सकिन लागेको सङ्केत म पाइरहेको छु तपाईँहरूले धेरै मुक्तक पठाउनु भएको छ धेरै माया बाँड्नु भएको छ तपाईँहरूले पठाउनु भएका मुक्त खराबहरू यो साता मैले सबै अठाउन सकिनँ बाँकी रहेका मुक्त खराबहरू अर्को पाला पक्कै जोड्नेछु कार्यक्रम सुन्दै जाँदा तपाईँलाई पनि मुक्तक पठाउन मनभयो प्रतिक्रिया बाँड्न मनभयो भने तपाईँले हामीलाई सम्झन सक्नुहुन्छ muktakmala@gmail.com तपाईँले मुक्तक पठाउन सक्नुहुन्छ MUKTAK मुक्तक MALA muktakmala@gmail.com त्यस्तै सामाजिक सञ्जाल फेसबुकमा गएर मुक्तकमाला भनेर सर्च गर्नुभयो भने मुक्तकमालाको फेसबुक पेज फेसबुक आइडी भेटाउन सक्नुहुन्छ त्यहीँ गएर मुक्त खराबहरू प्रतिक्रियाहरू तपाईँले छोड्न सक्नुहुन्छ यो समयसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद प्रविधि समिसनको निमित्त कविताजीलाई धेरै धेरै धन्यवाद कार्यक्रममा मलाई सवाल सुपाप मुक्तकमा साथ दिनुभयो सुस्मिता पोखरेलजी तपाईँलाई पनि धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रदीप बस्नेतलाई पनि सुटुक्का सम्झाउँदै मदन भण्डारी आजलाई पनि छोड्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँ केही भागमा परुन् शुभरात्री जय मुक्त परै ढले जस्तो लाग्यो कतै टाढा बादल देखे निकटै साझै परे जस्तो लाग्यो सधैँ बस्ने चौतारीको परै ढले जस्तो लाग्यो सधैं मार्दा न्यौली सँगै रोएछ हो आफन्तले जिउँदै मार्दा न्यौली सँगै रोएछ एकान्तले सताउँदा तिम्रो तस्विर छोएछ छाती भित्र मुटु पोल्दा आँखा बाटा सुझार्यो जिन्दगी को बिहानी मान बरै धमिलो यो साँझ पार्यो साझे पर जस्तो